अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जको नियमित प्रोग्राम जस्ट फर एनसीमा तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिवादन गर्न चाहन्छु। आजको यो सोमबारको बसाइमा तपाईँलाई साथ दिनको लागि म सुजिता उपस्थित भइसकेकी छु र प्राविधिक कक्षमा मलाई साथ दिनको लागि हुनुहुन्छ प्राविधिक मित्र राज हुनुहुन्छ। हरेक दिन आउने गर्दछ प्रोग्राम जस्ट फर एनसीमा। हामी जसमा अहिले कुराकानी र कहिले समय सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्ने गर्दछौँ र कहिले तपाईँको प्रतिभा उखान चुक्काहरू स्थिर राख्ने गर्दछौँ। आज पनि हामी जस्ट रमाइलो कुराकानी र साथमा तपाईँले तपाईँको आफन्तजनलाई सम्झना अनि सन्देश पनि दिन सक्नुहुन्छ। त्यसको लागि हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ 0555 63 332 र 0555 63 333 को दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ। तपाईँ आउन सक्नुहुन्छ र रमाइलो कुराकानी गर्न सक्नुहुन्छ अनि तपाईँले तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश दिन सक्नुहुन्छ। र साथमा हाम्रो राशिले रमाइलो साङ्गीतिक आवाजहरू कोसिलीहरू राख्ने गर्नुहुन्छ र कार्यक्रमको सुरुवातमा पनि एउटा साङ्गीतिक आवाजलाई जोड्नुपर्छ भनेर हाम्रो राशिले इसारा गर्नुभएको छ। तपाईँ फोन डायल गर्दै गर्नुहोला प्रोग्राममा आउनको लागि। यति बेला भने हामीले कार्यक्रमको सुरुवात गर्न चाहन्छौँ एउटा निकै नै रमाइलो साङ्गीतिक आवाज। तेरे दिल में रहेंगे तुझे अपना कहेंगे झूठा कसम की कसम हम तेरे हैं हम बात मेरी मान झूठे नहीं हम दिल है दिल दिल दिल है ये मेरा तो तेरा घर ये नहीं है तो जगह खाली नहीं है झूठी कसम की कसम हम तेरे हैं हम बात मेरी मान झूठे नहीं हम तो अब तेरे दिल में हम आ गए तो तेरे दिल में रहेंगे तो तुझे अपना कहेंगे झूठा अपनी धड़कन बिछा दूं जहां तू मेरी जान रखे कदम तेरी धड़कन है धड़कती है धड़के तेरी धड़कन है धड़कती है धड़के दिल इसमें मेरा क्या करे तेरा दिल है घायल दीवाना है पागल जो मरता है मुझ पे मरे तू ना मिली मर जाऊंगा सनम जान जाएगी मेरी तो जिंदगी तू है मेरी झूठा कसम की कसम हम तेरे हैं हम बात मेरी मान झूठे नहीं हम तो अब तेरे दिल हम आ गए तो तेरे दिल में रहेंगे तो तुझे अपना कहेंगे आ, आ, आ, आ। की मेहंदी ये आंखों का काजल स्वागत गर्न चाहन्छु तपाईँ सम्पूर्णलाई। यति बेला तपाईँ सुनिरहनु भएको सब प्रोग्राम जस्ट फर एनसी र त्यस्तै रेडियो अर्पण 104.5 मेगासँगै इन्टरनेट लाइनको www.radioarpan.com.nt पनि विश्वको जुनसुकै गुनामा रहेर तपाईँ यति बेला सुनिरहनु भएको सब प्रोग्राम जस्ट फर एनसी हामी जसमा अहिले कुराकानी गर्ने गर्दछौँ आज यो सोमबारको विषयमा र तपाईँले तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश पनि दिन सक्नुहुन्छ। त्यसको लागि हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ 0556533332 र 0556533333 को दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ। फटाफट डायल गर्नुहोस् तपाईँ प्रोग्राम जस्ट फर एनसीमा जसमा अहिले कुराकानी गर्न सक्नुहुन्छ र साथमा हाम्रो राजीले निकै नै मिठो कर्णप्रिय आवाजहरू राख्ने गर्नुहुन्छ र यति बेला पनि राजीले भन्नु इसारा गर्नुभएको छ एउटा साङ्गीतिक आवाजलाई जोड्नुपर्छ भनेर। Oh!

सम्पर्क एभरेस्टस इन्स्टिच्युट इटीआई रिस्ट एकेडेमीसँग सहकार्य 24 कोटी मौलाकालिका सँगै भरतपुर फोन नम्बर 0656318009 शाखाहरू टाँडी चोक उद्योग वाणिज्य सङ्घ गेट अगाडि दियालो एग्रोभेट सँगै मोबाइल नम्बर 9845023061 कावासुती थाना चोक मोबाइल 9855577678 न्यू साइनिंग एजुकेशन सेंटर मा भर्ना खुल्यो। हजुर हामी कहाँ एसएलसी दिन छुटेका फेल भएका तथा रेगुलर एसएलसी दिन चाहने विद्यार्थीहरूका लागि स्पेशल एसएलसी प्रिपरेशन क्लासमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ। हाम्रा विशेषताहरू स्वच्छ एवं शान्त वातावरणमा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाबाट लेसन प्लान अनुसार पठन पाठन गराइने 2000 भन्दा बढी एसएलसी प्रश्न पत्रहरूको हल गराइने हरेक महिनामा 3 पटक सम्म आन्तरिक परीक्षा लिइने तथा सीसी क्यामेराबाट विद्यार्थीको निगरानी गरिने पुनः हामी कहाँ सम्पूर्ण तहका ट्युसन कक्षाको साथै इङ्ग्लिस ल्याङ्ग्वेज तथा प्लस टू साइन्स गरी बिबिए र सिए पढ्न चाहनेहरूको लागि कम्पलसरी बेसिक कोर्स गराइन्छ। सम्पर्क न्यू साइनिङ एजुकेशन सेन्टर रनपा 8 बकुलर दूरसञ्चार रोड प्रबन्ध निर्देशक नवीन कुमार शर्मा फोन नम्बर 0656263555 मोबाइल 9841883344 गुणस्तरीय शिक्षाको लागि न्यू साइनिङ एजुकेशन सेन्टर छोटो व्यवसायिक विश्रामपछि पुनः स्वागत गर्न चाहन्छु प्रोग्राम जस्ट फर एनसीमा र यति बेला हामी छौँ रेडियो अर्पण 104.5 मेगाहर्जको नियमित प्रोग्राम जस्ट फर एनसीमा म छु तपाईँकी आफ्नै मित्र सुचिता र मेरो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि प्राविधिक कक्षमा रहेर राजले सहयोग गरिरहनु भएको छ र आज भने हामीले तपाईँसम्म तपाईँको तपाईँले तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश दिन सक्नुहुन्छ। प्रोग्राम जस्ट फर एनसीमा हामी जस्ट रमाइलो कुराकानी मात्र गर्नेछौँ र त्यसको लागि हाम्रो स्टुडियोको फोन नम्बर 0656 363332 र 0656 363332 दुईवटा नम्बर खुल्ला गरेका छु। तपाईँ आउन सक्नुहुन्छ र साथमा हामीले रमाइला निकै नै रमाइला साङ्गीतिक आवाजहरू राख्ने गरेका छौँ र यति बेला भने हाम्रो राज्यले इसारा गर्नुभएको छ एउटा फेरि साङ्गीतिक आवाजलाई जोड्नुपर्छ भनेर र हामीले साङ्गीतिक आवाजलाई जोड्छौँ। तपाईँहरूले फोन डायल गर्दै गर्नुहोला, धेरै छैन कार्यक्रमको समय। खोला साझ पाख को केवल ढुकढुकी मन को, सुनो केवल ढुकढुकी मन को, असंभर पल हो हमरो जीवन को, थकाई मरुन धाम जुन तारा, थकाई मरुन धाम जुन तारा, क्षण भर लै रोकियो सृष्टि ओ सारा, बादल भन्दा पारी कहीं यस्तो ठाउँ हो, प्रीति नै प्रीति फुल्ने जब मनले मनलाई छुन्छ, जब मनले मनलाई छुन्छ, जब मनले मनलाई छुन्छ। यो साङ्गीतिक आवाजपछि पुनः स्वागत गर्न चाहन्छु प्रोग्राम जस्ट फर एनसिएमा। र अब पनि हामी प्रोग्रामको अन्त्यतिर आइसकेका छौँ, विदा माग्नुपर्छ भनेर प्राविधिक कक्षमा रहेर साथ दिने मित्र रासले इसारा गर्नुभएको छ। र रेडियो अर्पण 104.5 मेगाहर्ज, त्यस्तै इन्टरनेट नाइको www.radioarpan.com.np पनि सुनेर साथ दिनुभयो, त्यसको लागि तपाईँहरू सम्पूर्णमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। र मेरो आवाज श्रोता समक्ष पुर्याउनको लागि प्राविधिक कक्षमा रहेर साथ दिने मित्र रासलाई पनि विशेष आभार प्रकट गर्दै आजको यो एपिसोडबाट म सुजिता हमाल पनि बिदा हुन्छु। नमस्कार।